आज मङ्गलबार, अब सुनौ सकारात्मक सन्देश दिने विषयहरूको साप्ताहिक प्रस्तुति विकल्पको बाटो। दिदीबहिनीहरू बुढी आमाहरू आउनुहुन्छ, कपासहरू घर लिएर जानुहुन्छ र बनाएर ल्याउनुहुन्छ, हामी ज्याला दिन्छौँ घरलाई। पहिला त यतिकै बस्थेँ, अनि आएँ, मालाहरू बन्न सिकेँ, अहिले यही माला बनाउँछु। फुर्सदको समय गफ गरेर कटाउने प्रवृत्ति धेरैमा पाइन्छ, तर पोखरा स्थित एउटा हस्तकला उद्योगले यस्तो प्रवृत्ति विपरीत गृहिणीहरूको फुर्सदको समय उत्पादनशील काममा उपयोग गरेको छ। फुर्सदिला महिलाहरूको सिपलाई पद्मावती हस्तकला उद्योगले कसरी आय आर्जनका निम्ति उपयोग गरिरहेको छ, सुनौ पोखराबाट नारायण कार्कीले पठाएको यो रिपोर्ट। महिला उद्यमी हिरा भट्टराईद्वारा सञ्चालित उद्योगमा 300 भन्दा बढी महिला संलग्न छन्। हाम्रो चाहिँ यो पद्मावती हस्तकला उद्योगमा हामीसँग 7 जना चाहिँ हाम्रो मन्थली काम गर्नेहरू हुनुहुन्छ, भनेदेखि 300+ ज्यालादारी हुनुहुन्छ। सबैभन्दा बढी महिला लाख बत्ती काट्ने काममा लागेको भट्टराईले बताइन्। पद्मावती हस्तकला उद्योगमा दिदीबहिनीहरू बुढी आमाहरू आउनुहुन्छ, अनि उहाँहरूले काँचो धागो घर लिएर जानुहुन्छ, कपासहरू घर लिएर जानुहुन्छ र बनाएर ल्याउनुहुन्छ, हामी ज्याला दिन्छौँ उहाँहरूलाई। हामीसँग करिब करिब 70-75 जना छ यो ज्योति काट्ने आमाहरू मात्रै हुनुहुन्छ। करिब 8 वर्ष अघिदेखि सञ्चालित पद्मावती हस्तकला उद्योगले 23 थरीका हस्तकलाका सामग्री उत्पादन गर्दै आएको छ। मकैको खोस्टाले बुनेर आकर्षण थपिएको तयारी मोडा बढी बिक्री हुने सामग्रीमा पर्छ। फेरि उद्योगका सञ्चालक हिरावट राई, तयारी मोडा लिएर आउँछौँ, राम्रो खालको मोडा लिएर आउँछौँ र मोडा चाहिँ हामीले बुन्न दिन्छौँ उहाँहरूलाई। कतिको बिक्री हुन्छ त यो मोडा? राम्रो व्यापार छ यसमा, हामी मेला महोत्सवमा राख्छौँ, मेला महोत्सवबाट पनि धेरै हाम्रो अर्डरहरू आउँछ र काठमाडौँसम्म पनि हामीले पठाएका छौँ, अनि घरमा पनि एकदम सोखको हिसाबमा पनि 2-4 मोडा लैराख्नुहुन्छ। श्रीमान वैदेशिक रोजगारमा गएका र केटाकेटी पढाउन पोखरा बसेकी म्यागदिकी याम देवी छन्त्याल फुर्सदको समय मोडा बुन्न सदुपयोग गर्छिन्। अहिले यही मोरा बुनिरहेको छु, मकैको खोस्ता त्यो पहिला भइरहेको मोरालाई मकैको खोस्ताले कभर गर्ने, 10-12 त तयार हुन्छ, 6-7 हुन्छ। प्रहरीमा जागिरे श्रीमानसँगै पोखरा आएकी बर्ती आएकी उर्मिला सुनवार धागोको माला बुन्छन्। पहिला त यतिकै बस्थेँ, पछि यहाँ पद्मावती हस्तकलामा म्यामहरूले सिपहरू सिकाउनु हुँदो रहेछ, अनि आएँ, मालाहरू बन्न सिकेँ, अहिले यही माला बनाउँछु। उद्योगले नेपाली कोसेली घर नाम दिएर हस्तकलाका सामग्री बिक्री गर्दछ। पोखरा हस्तकला सङ्घकी अध्यक्ष समेत रहेकी भट्टराईले महिलाहरूको सिपको पहिचान गरेर तालिम दिने गरेको बताइन्। विभिन्न किसिमको दिदीबहिनीहरू आउनुहुन्छ, कुरा गर्दा केही न केही उहाँको सिप हुन्थ्यो क्या, एउटा सिप हुन्थ्यो, अनि त्यो सिपलाई चाहिँ पहिचान गरेर अनि उहाँसँग बेसिक नलेज हुन्थ्यो, त्यस्तैमा मैले एडभान्स ट्रेनिङ दिएर उहाँहरूलाई सामानै दिएर उत्पादन गरेर उहाँहरूले कति राम्रो सामानहरू उत्पादन गरेर अहिले उद्यमशीलतामा भुलिराख्नु भएको छ, आफ्नो हातमा पैसा छ, निकाल्न सक्नु भएको अवस्था छ। आफै म सक्षम छु भने मलाई आत्मबल बढ्दो रहेछ, महिला सशक्तिकरण यसरी हुँदो रहेछ। उद्योगको उत्पादन विदेशीले समेत लैजान्छन्। अहिले भर्खरै यो जापानिजहरूले हामीले जुन यो नेपालको सेल घर खोल्यौँ, 400 यो चप्पलको अर्डर चाहिँ यहीँ लिन आउनुभयो र उहाँहरूलाई चाहिँ हामीले दिनलाई अब तयारीमा छौँ। हाम्रो पद्मावती हस्तकला उद्योगमा ट्रेनिङ चलिरहेको थियो, त्यति बेला एकजना जापानिज पस्नुभयो र यस्तो दिदीबहिनीहरू बनाउनु भएको रहेछ भनेर, अनि उहाँले चाहिँ 500 सानो टकियाहरू चाहिँ अर्डर गरेर अनि लिएर जानुभएको थियो। करिब 500 महिलालाई सिपमूलक तालिम दिएको छ उद्योगले। पछिल्लो पटक खेर गइरहेको जलकुम्बी झारको टकिया झोला बुन्ने तालिम दिइरहेको छ। Oh, oh, oh.